घरमा चाहिँ आए तपाईँ अहिले सुन्दै हुनुहुन्छ दमाउने एफएम 94.2 MHz। दमौली एफएम 94.2 MHz। होइन के शनिबार के शनिबार 12 बजे सुन न के त अनि फन के चोखो फन होइन होलिडे फन हजुर तपाईँलाई काटकुटी लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु। तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 0965617181 थिचेर कतै सुताउनु होला नि फेरि। हेलो हजुर गुड आफ्टरनून एन्ड नमस्ते स्वागत छ यहाँहरू सम्पूर्णलाई 94.2 MHz दमौली एफएमको प्रस्तुति प्रोग्राम होलिडे फोनको यो नयाँ श्रृङ्खलामा उपस्थित भइसकेको छु सेल्फ अपरेटिङ सिस्टमबाट। म हो कार्यक्रम प्रस्तुता दिवाकर भट्टराई। प्रोग्राम होलिडे फोनमा हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा फोन सम्पर्कमा रहेर रमाइलो कुराकानी गर्नेछौँ। शनिबारको समयलाई अझ फनमय बनाउनेछौँ र त्यसमा तपाईँको साथ तपाईँको माया तपाईँको स्नेह हाम्रो लागि एकदमै महत्त्वपूर्ण छ। त्यसैले हामीलाई तपाईँहरूले साथ दिनुहुनेछ यही हामीले अपेक्षा गरेका छौँ। र यतिखेर भने कार्यक्रमको सुरुवातमा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हजुर नमस्ते। आँखाको आँसु रोकेर पनि तिम्रो निम्ति हाँसी दिउन हजुर चोट सहेर पनि तिम्रो निम्ति बाँची दिउन यहाँलाई दादा नमस्कार। भने पछाडि तपाईँ हजारौँ चोट सहेर पनि कसैको निम्ति बाँच्न चाहनुहुन्छ है? होइन ल ठिक छ। ओके तपाईँको यो भावना अलिकति तपाईँको यो जुन साहित्यिक जुन यात्रा छ अलिकति के भनौँ यसलाई रचना भनौँ होइन। ओके यो रचनाको लागि यहाँलाई धेरै धन्यवाद। र को बोल्नुभयो कहाँबाट? रुस्मा गुरुङ पुरन्दीबाट। के छ पुरन्दीतिरको हालखबर सुनाइदिनुहोस् न रुस्माजी। सबै ठिकै छ दादा? सबै ठिक छ, सबैजना सन्चै हुनुहुन्छ है? ल ठिक छ। एक हप्तासम्म आइराखेका हुन्छौँ होइन हामी, हप्ता हप्तामा कार्यक्रम चलाउन आउँदाखेरि एक हप्ताको यो लामो बसाइमा के छ प्रगति उन्नति उतल पुथल केही नयाँ केही पनि छैन? ओके जस कार्यक्रममा आउनु भएको छ रुस्माजी, आज होलिडे फनमा हाम्रो साथीहरूलाई के सुनाउनुहुन्छ? हुन्छ तपाईँको एउटा सुनिहालौ न त। दुईजना आमा र छोरा थिए होइन, अनि के भएछ? छोराले आमालाई भन्यो अरे के आमा बा कहाँ जानुभएछ यति यति दिनसम्म पनि नआउने भनेछ के। अनि आमाले भनेछ जागिर खान जानुभएको छ भने अरे। अनि छोराले भन्यो अरे होइन आमा जागिर भने कत्रो हुन्छ यतिका दिन खाँदा पनि नगाउने भने अरे के। भने पछाडि त्यस्तो पो भन्दैछ है जागिर भनेको जागिर हो नि, जा अनि गिर होइन त्यस्तै त हुन्छ त। ओके ल ठिक छ रेश्माजी, तपाईँको यो प्रतिभाको लागि धेरै धेरै धन्यवाद। कार्यक्रममा आउँदै गर्नुहोला अलि छिटो। नमस्ते है त भाइ। उहाँ हुनुहुन्थ्यो रुस्मा गुरुङ, कहाँबाट आउनुभएको थियो भनेर सोधिहाल्यो भने तपाईँलाई थाहा छ पुरन्दीबाट आउनुभएको थियो र उहाँसँग कुराकानी गरिसकेका छौँ। कुराकानी गर्ने क्रममा तपाईँ पनि आउन सक्नुहुन्छ। यतिखेर कोही हुनुहुन्छ? हजुर नमस्ते। नमस्ते दादा। हजुर नमस्ते, को हुनुभयो कहाँबाट? व्यास एकबाट अनिसा मिश्र है? हजुर। ओके अनिसाजी के छ हालखबर तपाईँको? ठिकै छ दादा। ठिकै छ, बसिराख्नु भएको छ है? अनि खानपिन त पक्कै भयो होला, अब खाजा खाने बेला भइसक्यो होइन? ओके अनि आज शनिबारको दिन प्लानहरू यता उता दायाँ बायाँ के बनाउनु भएको छ योजना? केही छैन, बस्ने खाने है जस जिन्दगी निकै रमाइलो छ हाम्रो अनिसाजीको होइन? ओके यसरी नै रमाइलो तरिकाले लैजानु होला, तर अलिकति सृजनशील काममा अगाडि बढ्नु होला। हुन्छ नि अलिकति समाजसेवी भावनाले उत्प्रोत भएर कुनै त्यस्ता विशेष कामहरू गर्नु होला जसले समाजमा हाम्रो अनिसाजीको नाम एकदम उच्च राख्ने ठाउँमा एउटा मद्दत पुगोस् होइन? ओके धेरै कुराहरू भनिराखेको छु, पक्कै तपाईँले बुझ्नु भएको छ। र आज चाहिँ हामीलाई के सुनाउनुहुन्छ अनिसाजीले? चुड्किला। ओके तपाईँको चुड्किला सुरु गर्नुहोस्। एकादशमा चाहिँ एउटा चोर थियो अरे होइन, जम्मा एउटा चोर थियो, धेरै चोरिहाल्यो नि सबै भएको थियो होइन? के थियो चोरको नाम? कट्टु। ए अनि अनि त चोर चाहिँ एक दिन राजा घरमा सोध्नु भएछ अरे त्यहाँदेखि राजाको घरमा गएर धनमालहरू सब छोड्यो त्यहाँदेखि भागेछ अरे भागेछ अरे अनि अनि चोला चाहिँ राजाले देखेछ अरे अनि राजाले भनेको अरे सिपाहीलाई ओ सिपाही हो तँ चोरलाई समात्छ त भनेको अरे टोचोरको नाम चाहिँ कट्टु थियो अरे अनि राजाले नाम चाहिँ जाने थियो अरे फेरि भनेछ अरे सिपाही हो कट्टु समात भनेको अरे भाइ अनि ड्याडी फेरि सिपाहीहरूले चाहिँ आफ्नै कट्टु समातेछन् अरे अनि राजाले एकदम रिस उठेछ अरे अनि टोचोर भाग्दा भाग्दा भाग्दा भाग्दा एउटा रुखमा चढेछ अरे अनि राजाले एकदम रिस उठेर सिपाही हानेछ सिपाही हो त कट्टु झार सबै सिपाहीहरूले आफ्नो आफ्नो कट्टु झारेछन् देखि अनि भनेपछि निकै डेन्जर भएछ क्या अनिसाजी है अब त्यस्तो थाहै नपाएको भने हामीले त ओके रमाइलो खालको जोक सुनाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद फेरि राजाले चाहिँ प्यारा देशवासीहरू कटु खसेकै होइन कटु नाम गरेको खसेको हो त्यसरी भनिदिनु भयो भए त फेरि डेन्जर भइसक्यो होइन ओके ल ठिक छ धेरै डेन्जर डेन्जर भयो भने बिचमा खतरा हुन्छ खतरा भयो भने फेरि अर्को थोक हुन्छ होइन त्यतातिर हामी नजाउँ कार्यक्रम आइदिनु भयो हाम्रो अनिसाजीलाई धेरै धन्यवाद अरे छिटो नमस्ते ओके भयो उहाँ हुनुहुन्थ्यो अनिसा मिश्र कहाँबाट आउनु भएको थियो ओके पके उहाँ व्यास एकबाट आउनु भएको थियो र यतिखेर भने कोही अर्को साथी हुनुहुन्छ हजुर नमस्ते नमस्कार को बोल्नुभयो कहाँबाट रोज घरती पोखरी भन्ज्याङबाट है ओके पोखरी भन्ज्याङतिरको हाल खबर सुनाउनुहोस् एकदम ठिक छ सबैलाई सन्चै छ होइन सबै एकदम आरामै कुशलताको साथमा बस्नु भएको छ होइन आज शनिबारको दिन के छ पोखरी भन्ज्याङतिरको माहौल के छ आज विशेष त्यही त है सबै घरभित्र बस्नु भएको छ फेरि बाहिर निस्किनु भयो भने त फेरि छाता चाहिन्छ भनेर घरभित्र बस्नु भएको है क्या ल ठिक छ भनेपछि अब घरभित्र अलिकति चिसो चिसो पनि छ अलिकति मौसम होइन त्यही त ओके ठिक छ रजी आज कार्यक्रममा के सुनाउनुहुन्छ तनावै तनाव छ गोजीमा पैसा सुसा त छ नि पक्कै है तपाईँले त अरूको डाइलगै जोड दिने है धन्न मेरो परेन र तपाईँ छुट्टी पाउनुभयो क्या मतलब छुट्काएर पाउनुभयो भनौँ न ओके ल ठिक छ तपाईँले धेरै मिठो कुरा गर्नुभयो भन्ने हामीले लागिरहेको छ अनि अरू चाहिँ के छ सुनाउनुहोस् एउटा गीत गाउनुहुन्छ कि हिन्दी गीत हो है ओके आउनु फेरि ल ठिक छ हुन्छ सुनाउनुहोस् तपाईँको गीत कहिले पनि सकिन रमाउन दुनियाले पागल भन्छ मलाई हो म पागल हो तिम्रै निम्ति पागल हो तिम्रै नाम जपी जपी मर्ने मन छ मलाई यति दाजु अँ निकै मिठो गीत पो गाउनु भयो त भने धन्नै म त रोइदिइहालेको भने धन्नै रोग्यो के होइन ठिकै छ अहिले चाहिँ परिहालेन किनकि आफै पुसिहाले अब क्यार घर गरेर आफै कन्ट्रोल गर्नुपर्ने अवस्था हुँदो रहेछ क्या है हुन्छ रजी कार्यक्रम आइदिनु भयो धेरै धन्यवाद धेरै खुसी लाग्यो अहिले पनि हामी छुटिनुपर्ने हुन्छ है त रजी ओके बाबा भाइ उहाँ हुनुहुन्थ्यो रोज घरती कहाँबाट आउनु भएको थियो फेरि सोधौँ भने पक्कै यहाँलाई थाहा छ रोज घरतीजी आउनु भएको थियो पोखरी भन्ज्याङबाट यतिखेर कोही साथी हुनुहुन्छ हजुर नमस्ते स्वागत छ कार्यक्रममा नमस्ते को बोल्नुभयो कहाँबाट पुरन्दीबाट लक्ष्मी गुरुङ है ओके लक्ष्मीजी के गरेर बस्नु भएको छ भने के नि गर्नु भएको छैन बसिराख्नु भएको छ रेडियोमा फोन गर्नु भएको छ है फोन लागिहालेको छ होइन अनि तपाईँले यो रेडियोमा फोन गर्दाखेरि अल्छी लाग्दैन भने लाग्दैन है फेरि कि मेरो मनकै कुरो कसरी बुझायो भनेर एकछिन टाँ पर्नुभयो कि जस्तो लाग्यो अलिकति ल ठिक छ जस कार्यक्रममा आउनु भएको छ होलिडे फोनमा आउनु भएको छ लक्ष्मीजी है कार्यक्रम कति सुन्नुहुन्छ अलिअलि सुन्नुहुन्छ हो अलिअलि सुन्नुहुन्छ कार्यक्रम है त्यो पनि थाहा भएन ओके ठिक छ ओके लक्ष्मीजी आज के सुनाउनुहुन्छ कार्यक्रममा थोरै चुड्किला ओके कति जति छ आधा किलो कि एक पाउ अझै थोरै होला है ओके हुन्छ तपाईँको जोक सुरु गर्नुहोस् बाबुलाई छोरा थियो अरे है अनि बाबुले भन्नु तिम्रो अङ्कल किन यति थोरै आयो भने चाहिँ अनि छोराले भनेछ म सबैभन्दा पछाडि बस्छु त्यसैले भनेछ अरे. अनि बुबाले भनेछ अरे पछाडि बस्दैमा कसरी कम आयो भनेछ अरे. अनि छोराले भनेछ अरे सबैलाई अङ्क दिँदा दिँदै मेरो पसल मेरो पालोसम्म आइपुग्दा अङ्क नै सकियो त्यसैले भन्थ्यो अरे के. भने पछाडि सरले अङ्क दिँदा दिँदा दिँदा लास्टमा आउँदा त अङ्क दिनै दिनै अब के भएछ के भएछ होइन. ओके ल ठिक छ, निकै मिठो जोक सुनाउनु भयो यहाँलाई, धेरै धेरै धन्यवाद. लक्ष्मीजी कार्यक्रममा आउँदै गर्नु होला अहिले छिटो. नमस्ते है त. ओके नमस्ते. उहाँ हुनुहुन्थ्यो लक्ष्मी गुरुङ पुरन्दीबाट आउनु भएको थियो र थोरै जानकारी गराउँ. कार्यक्रममा आउनुहुने तपाईँहरू सम्पूर्ण साथीहरू मध्येबाट हामी एकजना विनर साथीलाई हामी विजेता बनाउनेछौँ. पके विनर साथीलाई त विजेता बनाउने हो होइन. ओके विजेता साथी चाहिँ जान सक्नुहुन्छ दमौली सर्सेस कर्नर जुन चाहिँ रहेको छ भेटघाट चोक दमौलीमा, त्यहाँ तपाईँ जान सक्नुहुन्छ विजेता हुनुभयो भने. यतिखेर कोही हुनुहुन्छ? हजुर नमस्ते. नमस्ते दाजु. हजुर नमस्ते. यस्तो पानी पर्न पर्न लागिरहेको बेलामा बाहिर किन भित्रै आउनुहोस् न भने. त्यही त भने भित्र आइसक्नु भएको रहेछ अब नदेखेको के होइन. न मैले नदेखेको होइन, तपाईँ आउनु भएकै रहन्छ. यहाँको नाम भनिदिनुहोस् त. मेरो नाम बिसारा थापा. अह के थापा भन्नुभयो? बिसारा. बिसारा थापा है. हजुर. ओके हिले हाल खबर? हिले हाल खबर भने के ठिकले कि माले. अनि म त फेरि मगर भाषा नि बोलिदिइहाल्छु कि त्यही भएर. अनि तपाईँको चाहिँ थर चाहिँ के मतलब ठेगाना चाहिँ के कहाँबाट आउनुभयो? मनपाङबाट है. ओके मनपाङमा बस्नुहुन्छ यहाँ चाहिँ. अनि पढ्नु भएको छ के गर्नु भएको छ विशेष? बाख्रा हेर्दै. बाख्रा हेर्दै हुनुहुन्छ. फेरि बाख्रा गएर फेरि अर्काको केही खाइदियो भने के गर्नुहुन्छ? हो है भनेपछि त बाख्राले केही पनि खाँदैन भने कस्तो खालको बाख्रा हो तपाईँको? यो खेलाउने खालको बाख्रा त होइन होला नि है. केही पनि नखाने ए खेलाउने खालको बाख्रा लिएर बस्नु भएको छ भनेपछि यो पक्कै चट्टानबाट बनेको छ हो. ल ठिक छ. ओके राम्रोसँग बाख्राको हेरविचार गर्नु होला. अरू त केही हुँदैन कम्तीमा, फेरि अरूले चोरेर लैदिएलान् है, त्यही हो समस्या होइन. अब यस्तो डेन्जर चोरै छैन है, धेरै राम्रो ठाउँ. ओके आज कार्यक्रम रेडियो फोनमा आउनु भएको छ, के सुनाउनुहुन्छ? त्यही त सल्लाह गर्नुहोस् न मसँग होइन साथीहरूसँग सल्लाह गर्नुहोस् कि त्यहाँ नजिक होइन. ए छैन. ओके अब तपाईँलाई जे मन लाग्छ त्यही भन्नुहोस् ल. ओके जोक सुनाउनुहोस् ल. हुन्छ एउटा क्यारिकेचर गर्नुहुन्छ? ल हुन्छ क्यारिकेचर गर्नुहोस्. गीत गाउनुहुन्छ? कस्तो खालको आधुनिक गीत हो? ओके हुन्छ लोकगीत गाउनुहोस्. ओके पक्कै पनि हुन्छ. यहाँको गीत सुरु गर्नुहोस्. मलाई बारेम पनि ए मलाई इज्रेल पनि ए मलाई कुबेत पनि ए कुबेत मलाई जान्छु ठेकीको मै खान्छु. मलाई छेन्टा पनि ए मलाई कुखुरा ए मलाई पुछी पनि ए यति नै. बिसराजी हजुर तपाईँको साइडमा यो भैँसी गराएर हैरान. त्यही पनि भने तपाईँ विदेश जान छोडेर भैँसी पालेर बसेर हुन्छ? ए त्यही त नि है भनेपछि त्यसो भएछ. ल ठिक छ, हाम्रो विश्वराजीको निकै मिठो खालको गीत सुनेर म पनि भैँसी चराएर बसेँ जस्तै लाग्यो क्या यो मिठो गीत सुनेर है. धेरै धन्यवाद यहाँलाई. अहिले चाहिँ हामी छुट्टुक्क लाएर छुट्टी. नमस्ते है त. ओके बाबा उहाँ हुनुहुन्थ्यो, उहाँ हुनुहुन्थ्यो विश्वराज थापा आउनुभएको थियो मनपाङबाट. उहाँसँग पनि कुराकानी गरिसकेका छौँ. कुराकानी गर्ने यो क्रममा तपाईँ पनि आउन सक्नुहुन्छ 06556 1781 यो नम्बर तपाईँ डायल गर्नुपर्ने हुन्छ. यो नम्बर डायल गरेर फटाफट कुराकानीको लागि आउन सक्नुहुन्छ. यतिखेर कोही हुनुहुन्छ? हजुर नमस्ते. नमस्कार, को बोल्नुभयो कहाँबाट? पुरन्दीबाट भन्नुभयो है? ए राङ्दीबाट. यहाँको नाम के भन्नुभयो? बेलमाया गुरुङ. अनि के छ बेलमायाजी हालखबर? ठिकै छ बसिराख्नु भएको छ है? कहिले काहीँ तपाईँलाई लाग्दैन यो बस्दा बस्दा वाक्क भो घरि उठौँ जस्तो लाग्दैन यहाँलाई? कहिले काहीँ कि यो बस्दा बस्दा बस्दा वाक्क भएर उठौँ उठौँ जस्तो लाग्दैन भने कि यो उठिरहनु भएको छ है? ओके ल ठिक छ, अब चाहिँ नबस्नु होला किनकि उठिरहनु होला, कार्यक्रम सकेपछि फेरि भन्नु होला है त। अनि अनि बेलमायाजी कार्यक्रम होलिडे फन्डमा आउनु भएको छ है? त्यही त दुखी त पक्कै हुनुहुन्न, हल्का हल्का हल्का दुखी हुनुहुन्छ है? ओके रोइदिनुहुन्छ एकचोटि मिल्दैन होला। ओके ठिकै छ, नरुनुहोस्। फेरि एकजना विश्वविख्यात व्यक्तित्वले भनेका छन् अरे के भनेका छन् भने रुनु पनि राम्रो हो अरे कि, कम्तीमा दुःख पीडाहरूलाई कम्तीमा आँसुबाट त झार्न सक्यो नि त होइन? ल ठिक छ, ओके बेलमाझी कार्यक्रममा आउनु भएको छ, के सुनाउनुहुन्छ आज? सुनाउनै पर्ने हो र भनेर जुन क्वेसन गर्नुभयो निकै मिठो क्वेसन गर्नुभयो, मैले निश्चित रूपमा यो क्वेसन सबैले नगर्नु होला भन्ने हामीले लगाइरहे। यसो केही न केही त सुनाइदिनुहोस् न। हुन्छ ओके हुन्छ। अँ बेलमायाजी अँ ओके गीत गाउँछु भन्नुभयो है? हजुर अर्कोबाट गाउनुहुन्छ? तपाईँको आवाजै राम्रोसँग बुझिराखेको छैन क्या बेलमायाजी। सुरु गरेर लाउनु भएको रहेछ, ल हुन्छ, काउन्टडाउन त दिनु पर्दैन नि, ए कस्तो गाह्रो। ल ठिक छ, ल सुरु गरौँ, गीत त तपाईँले सुरु गरेँ नि, काउन्टडाउन मैले। रेडी 1 2 3 गो, अगाडि बढ्नुहोस्। धेरै धेरै धन्यवाद छ बेलमायाजी, तपाईँलाई यति मिठो गीत सुनाइदिनु भयो त्यसको लागि है त। अनि यति मिठो गीत सुनिरहँदाखेरि मैले के सोचेको थिएँ थाहा छ? एकचोटि रोइदिउँ कि जस्तो लागिरहेको थियो कि, यसरी रोइदिउँ जस्तो लागेको थियो, त्यहाँबाट फेरि होइन बिचमा नरौँ कि जस्तो लाग्यो अनि त्यसै बसिरहेँ है। अनि बेलमायाजी मिठो गीतको लागि यहाँलाई धेरै धेरै धन्यवाद, कार्यक्रममा आउँदै गर्नु होला, अलि छिटो नमस्ते है त। ओके भाइ, उहाँ हुनुहुन्थ्यो बेलमाया गुरुङ, आउनु भएको थियो कहाँबाट भन्दाखेरि राङ्दीबाट आउनु भएको थियो, उहाँसँग नि कुराकानी गरिसकेका छौँ। अबको क्रममा गीत पनि त सुन्नु पऱ्यो, एउटा गीत हामी राख्नेछौँ रमाइलो खालको, रुद्रसेन विश्वकर्माको आवाजमा रहेको निकै सुमधुर गीत, निकै रमाइलो गीत, अबको क्रममा तपाईँ सम्पूर्णको माझमा। हरी हरी जोनी मान पानी पानी पानी तिम्रो जपन हरी हरी जोनी मान पानी राम कसम तिम्रो हलकड छ जवानी राम कसम तिम्रो हलकड छ जवानी राम कसम तिम्रो तिम्रो हलकड छ जवानी त मस्किन्छौ के बनाउँछौ मसका मस्किन्छौ भुतके बनाउँछौ मसका मस्किन्छौ भुतके बनाउँछौ मनको राजा भनी भनी मनको राजा के भ त मनको राजा भनी भनी गर्छ मनमानी हो राम कसम तिम्रो हलकड छ जवानी हो राम कसम तिम्रो हलकड छ जवानी हो राम कसम तिम्रो हलकड छ जवानी हो राम कसम तिम्रो हलकड छ जवानी हो राम कसम तिम्रो हलकड छ जवानी अह निकै रमाइलो गीत सुनिसकेका छौँ राम कसम तिम्रो हलगढ छ जवानी निकै रमाइलो गीत हामी सुनिसकेका छौँ र तपाईँ भर्खर रेडियो बटार्दा बटार्दा बटार्दा कुन चाहिँ रेडियो पर्यो भनेर झुकिनु भएको छ भने यो हो दमौली एफएम र हो कार्यक्रम होलिडे फन हामी तपाईँहरूको माझमा रमाइलो गर्न आइराखेका हुन्छौँ हरेक हप्ताको शनिबार पक्कै पनि र तपाईँ पनि आउन सक्नुहुन्छ हामीसँग यो रमाइलोमा साथ दिनको लागि 0655 561 7 8 1 नम्बर तपाईँ डायल गरेर हामीसँग फटाफट रमाइलो कुराकानीको लागि आउन सक्नुहुन्छ र तपाईँ विजेता पनि बन्न सक्नुहुनेछ र यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्ते ए भन्दै थिएँ उहाँ चाहिँ गइसक्नु भएछ किनकि उहाँको मिस कल परेछ जस्तो छ पक्कै तपाईँ आउँदाखेरि अलिकति मिस कल भन्दा पनि फोन गरेर कुराकानी गर्ने तरिकाले आउनुहोला यो अनुरोध गर्न चाहेँ यतिखेर कोही हुनुहुन्छ हजुर नमस्ते हजुर नमस्ते नमस्ते को बोल्नुभयो कहाँबाट हजुर म आशिष दवाडी ब्यास दसबाट आशिष दवाडी ब्यास दसबाट हजुर ओके आशिष जी के छ हाल खबर एकदम बिन्दास छ बिन्दास छ बिन्दास तरिकाले बस्नु भएको छ है ए बिन्दास ओके पढ्नुहुन्छ हो हजुर पढाइ कस्तो गएको छ बिन्दासै गएको छ कि गएको छैन बिन्दासै जानु पर्यो नि है ओके बिन्दास तरिकाले लैजानु होला पढाइलाई है अब फेरि ड्यान्टी फेटाङ गरेर फेरि चिप्ल्यो भने त चिप्ल्याइ हुन्छ त होइन पानी परेको छैन पर्न पर्न लागेको छ त्यही भएर भनिदिइहालेको अग्रिम त्यही त हो कि आशिषजी तपाईँको कुरा सुनेर सानो भाइले चाहिँ अचम्म लाग्यो रे कति हानु हो कि ल ठिक छ आज कार्यक्रममा आशिषजी आउनु भएको छ पहिलोचोटि हो हजुर ओके पहिलोचोटि आउँदा डर लाग्दैन भने तपाईँलाई डर भन्ने कुरो त कसलाई लाग्छ मलाई नै थाहा छैन त ए हो र त्यही पनि भने डर मान्दिनुहोस् कि ल ठिकै छ अब कार्यक्रममा आउनु भएको छ होइन आज कार्यक्रममा चाहिँ के सुनाउनुहुन्छ हाम्रो आशिषजीले खै एउटा चुट्किला सुनाऊ भने हुन्छ तपाईँको चुट्किला सुरु गर्नुहोस् हजुर ल सुन्नुहोस् है त हुन्छ सुरु गर्नुहोस् हजुर एउटा हस्पिटलमा होइन हस्पिटलमा के भएछ एउटा मान्छे चाहिँ रुँदै बसेको देखेछ अरे कि एउटा केटाले ओहो भनेपछि त यसरी नै रुवा थियो होला है यस्तो साह्रै सेन्टी त थिएन यस्तो सेन्टी थिएन अलि हल्का फुल्का रुवा थियो ठिकै छ सोधेछ अरे के भनिन्छ हजुर तपाईँ किन रुनु भएको भनेर सोधेछ अरे होइन अनि त्यो मान्छेले चाहिँ हेर्नुहोस् न म त डक्टरकोमा जचाउन गएको रगत जचाउनु पर्छ भन्यो ल मेरो त औँलै काटिदिनु भयो भनेछ होइन अनि त्यसपछि अब अर्को त्यो केटा त झन् रुन थालेछ अरे क्या अनि त्यो बुढोले सोधेछ अरे अनि तपाईँ किन रुनु भएको त भाइ भनेको त हजुर त रगत चचाउन आउनु भएको रहेछ औँला काट्यो खै म त पिसा चचाउन आएको के काट्ने भयो भनिदिएर चाहिँ वाह सोडी वाह वाह भाइ वाह हो कि आशिष जी निकै डेन्जर भएछ है त्यहाँ पछाडि त कुरा गर्ने कुरै भएन नि होइन ल ठिक छ धेरै धन्यवाद मिठो जोक सुनाइदिनु भयो त्यसको लागि अहिले चाहिँ छिट्टीमा कार्यक्रममा आउँदै गर्नु होला नमस्ते है त ओके बाबा हुनुहुन्थ्यो आशिष दवाडी आउनु भएको थियो ब्यास दसबाट आउनु भएको थियो निकै मिठो जोक सुनाउनु भयो धन्यै म हाँस्यो क्या है कन्ट्रोल गरेको बिचमा र तपाईँहरू पनि आउन सक्नुहुन्छ आग्रह गरिरहेको छु 0655 561 7 8 1 नम्बरमा एउटा जोक्स मैले नि सुनाइदिउँ किन नसुनाउने भन्ने कुरा भयो क्या यहाँनिर अनि के भयो एकचोटि के भएछ अरे भन्दाखेरि दारी बुढो र अनि सुन के अरे धुर्मुसे बिचको एकदम कुराकानी रहेछ यो फेरि मेरी बासेबाट भएको कुराकानी हो कि जस्तो लागिरहेछ तर म सिम्पल तरिकाले भन्छु दारी बुढोले भनेछ नि धुर्मुसेलाई ओ धुर्मुसे आज तेरो बुढी किन चुप छ भनेर धुर्मुसेलाई चाहिँ दारीबुढाले चाहिँ भनेछन् अर्थात् धुर्मुसेको बुवाले धुर्मुसेलाई भनेछन् होइन अनि धुर्मुसेले के भनेछ भने अनि सुन्तलीले लिप गरेर माग्दै थिएँ मैले झुकेर फेभिकल दिएछु बुवा भनेर भन्दैछ अरे भनेपछि त्यस्तो भएछ हेर्नुहोस् अब यतिखेर भने कोही साथी आउनु भएको छ कार्यक्रम हुरुडे फोनको लागि। हजुर नमस्ते। नमस्कार दादा। नमस्कार, को बोल्नुभयो? ओके, सम्झना रसाइली ब्यास कति भन्नुभयो? ब्यास एकबाट है? हजुर। ओके, सम्झनाजी के गरेर बस्नु भएको छ ब्यास एकमा? त्यतिकै बस्नु भएको छ है? यसो पाँच दस रुपियाँ दिँदै बस्दै गर्नु भयो भए केही न केही प्रगति हुन्थ्यो है? त्यही त माग्नलाई आउनु पनि त पऱ्यो नि कोही होइन, कसको आउने खुबी के हाम्रो सम्झनाजीको अगाडि होइन, आएर ल त भनेर माग्ने खुबी कसको होइन, कि फेरि दिनै सक्दैन भनेर आउँदै आउँदैन कि क्या हो? ए त्यस्तो भयो भनेपछि खल्तीमा चाहिँ निकै पैसा लिएर बस्नु भएको छ है? भनेपछि टोटल्ली जम्माजम्मी हिसाब गर्ने हो भने 5,000 रुपियाँ त सिधै यसै पुग्छ क्या है? ल ठिक छ कि सम्झनाजी, जोस रमाइलो कुराकानी भयो हाम्रो। र यतिखेर भने के के सुनाउनुहुन्छ आज होल्ड फोनमा, के ल्याउनु भएको छ कसरी? जोक सिलाउनु भएको छ है, निकै मिठो छ होला हो? नुनिलो छ कि गुलियो छ कि पिरो छ कि अमिलो छ? अमिलो होला। ओके ल ठिक छ, तपाईँको यो अमिलोले समाजमा केही राम्रो सकारात्मक सन्देश पनि दिन सक्छ, सुनाइदिनुहोस्। दुईजना भयो नि भने एउटा शिक्षक, अनि त्यहाँबाट के भएछ? अनि शिक्षकले चाहिँ सोध्यो सारे भन भन नालापानीको युद्धमा बलभद्र कुँवर कसरी लडेका थिए भन्छ अरे है। अनि पिताजीले चाहिँ युद्धमा आकस्मिक नाला फुटेर पानी बाहिर आएको अरे, त्यसैमा चिप्लेर उनी लडेका थिए भन्ने अरे। भनेपछि नाला पानीको पानी फुटेर लडेको, लडेर त्यस्तरी लडेछन् है? निकै मिठो लाग्यो भने, कति राम्रो जोक सुनाउनु भयो। म त फेरि मैले सोचिराखेँ कि त्यहीँ हिलो भएछ, हिलो भएर त हिलोमा मान्छे त्यहीँ लडेछ भन्दा पनि अब त्यहीँ बसेछ होला भन्ठानिरहेको लडेछ होइन। ल ठिक छ, जे हुनु भएको अब वीर योद्धाहरूले त्यही गरेको थियो र देश अहिले बनिरहेछ होइन। त्यही त ओके, मिठो खालको प्रतिभा सुनाइदिनु भयो, जोक सुनाइदिनु भयो, यहाँलाई धेरै धन्यवाद। अहिले छुट्टी नमस्ते है त। ओके नमस्कार, उहाँ हुनुहुन्थ्यो सम्झना रसाइली ब्यास एकबाट आउनु भएको थियो। अब चाहिँ तपाईँ फोन नगर्नु होला किनकि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। कार्यक्रमको अन्त्यमा आइराख्दाखेरि एउटा रमाइलो खालको भन्दाखेरि एउटा रमाइलो खालको गीत सुन्छौँ है, पक्कै रमाइलो खालको गीत सुन्छौँ। यो गीत चाहिँ कुनबाट रहेको छ भन्दा हिन्दी मुभी करले प्यार करलेबाट रहेको छ। निकै रमाइलो यो गीत सुन्नेछौँ, गीत पछाडि विजेताको नाम लिएर म आउनेछु। एकैछिन वेट गर्दै गर्नु होला। करले प्यार करले ना, निकै रमाइलो गीत हामी सुनिसकेका छौँ। हिन्दी मुभी करले प्यार करलेबाट रहेको थियो, यहाँहरूको माझमा राखिसकेका छौँ भन्नुपर्छ। र आज कार्यक्रम हरिडो फोनमा धेरैजना साथीहरू आउनुभयो, कतिजना साथीहरूको आउने मन भएर पनि अलिकति फोन लागेन होइन, पक्कै पनि अलिकति दुखित हुनुहुन्छ होला, पक्कै अर्को आगामी श्रृङ्खलामा अवश्य पनि लाग्नेछ। र आज आउनुहुने साथीहरूमा रुस्मा गुरुङ पुरन्दीबाट, अनिसा मिश्र व्यासेकबाट, रोजघरती पोखरी भन्ज्याङबाट, लक्ष्मी गुरुङ पुरन्दीबाट, विशारा थापा मनपाङबाट, बेलमाया गुरुङ राङ्दीबाट, आशिष दवाडी व्यासदोषबाट, र अन्तमा हुनुहुन्थ्यो सम्झना रसाइली व्यासे सम्पर्कमा हुनुहुने तपाईँ सम्पूर्ण साथीलाई धेरै धेरै धन्यवाद। र आज कार्यक्रम हुरुडे फोनमा विजेता बन्न सफल हुनुभएको छ आशिष दवाडी व्यासदोषबाट हुनुहुन्थ्यो, धेरै धेरै बधाई छ आशिष दवाडीजीलाई। आशिष दवाडीजीले प्राप्त गर्नुभएको छ। दमौली सशक्तिकरणमा गएर खाजा खाने टिकट प्राप्त गर्नुभएको छ। एक हप्ताभित्र दमौली एफएमको सम्पर्कमा आइपुग्नु हुनको लागि हामी अनुरोध गर्न चाहयौँ आशिष दवाडीजीको लागि। र कार्यक्रममा जति पनि साथीहरू आउनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। सबैका प्रस्तुतिहरू निकै रमाइला राम्रा मिठा अनि हँसाउन लायक प्रतिभाहरू थिए भन्ने हामीले चाहिँ लगाइरहेछ है। त्यसैले धेरै धेरै धन्यवाद दिन चाहे। र कार्यक्रमको बारेमा सुझाव सल्लाह गुनासाहरू केही छन् भने कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रमहरू फोन दमौली एफएम 94.2 मेगाहर्ज व्यास्तै बालमन्दिर चोक दमौली तनहुँको ठेगानामा तपाईँ पत्र कोरेर पठाउन सक्नुहुनेछ। भन्दै कार्यक्रमलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो पके पनि यहाँहरू सम्पूर्णलाई धेरै धेरै सम्झँदै यहाँहरूको माझबाट सेल्फ अपरेटिङ सिस्टम मार्फत ब्याकग्राउन्डमा बजिरहेको छ निकै मिठो गीत जय हो हिन्दी मुभीबाट यो मिठो गीत सँगसँगै सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईलाई पनि बिदा दिनुहोस्। तपाईँको साथ शुभ रहोस्। नमस्ते। एक दिन इस दिल को हंसाएंगे रुलाएंगे मार ही डालेंगे तेरे नैना बड़े कातिल मार ही डालेंगे